थप्लुपाँसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड 13 वर्ष पुरा, हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकिन। डेङ्गुको संक्रमण देखिन सुरु गरेकाले सचेत रहन जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आग्रह। पूर्व अनुमान गरिएको भन्दा मनसुन 1.5 हप्तासम्म ढिलो हुन सक्ने। भारतको तेलङ्गाना आजदेखि छुट्टै राज्य। चन्द्रशेखर रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै। र आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सलाई फाइनलमा पन्जाब 3 विकेटले पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। दरबार हत्याकाण्ड भएको 13 वर्ष पुरा भएको छ। 2058 जेठ 19 गते दरबारभित्र गोली काण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, अधिराज कुमारी श्रुति सहित 10 जनाको निधन भएको थियो। घटनापछि तत्कालीन सरकारले गठन गरेको समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दिपेन्द्रबाट भएको ठहर गरे पनि यो प्रतिवेदन सर्वमान्य हुन सकेन। हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। राजा वीरेन्द्रको वंश नाश हुने गरी हत्या भए पनि पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारलाई भने कुनै क्षति हुन पुगेको थिएन। हत्याकाण्ड भएको बारदारी भोजमा ज्ञानेन्द्र शाहका परिवार पनि सहभागी थिए। नेपाली नागरिकले कहिले नबिर्सने त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो। तत्पश्चात महत्त्वाकाङ्क्षी राजाको रूपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो। जनआन्दोलन 2062-63 को सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्था नै अन्त्य हुन पुग्यो। हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। बिहान 11 बजेपछि केन्द्रीय कार्यालय बल्कमा बोलाइएको बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गर्ने सङ्गठनात्मक प्रतिवेदनमा छलफल हुनेछ। विधान संशोधन सहित पेश भएको प्रतिवेदनमा छलफल सकिएपछि महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ। हिजोको 9 राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने अध्यक्ष झलनाथ खनालको राजनैतिक दस्तावेजलाई पारित गरेको छ। दस्तावेज अध्ययन र सुझावका लागि महाधिवेशन अगावै मातहतका कमिटीमा पठाइने एमाले जनाएको छ। एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले आज महाधिवेशनमा प्रस्तुत गर्ने साङ्गठनिक र विधान सम्बन्धी प्रस्तावबारे छलफल हुने जानकारी दिनुभयो। विधान सम्बन्धी विषयमा केही विवाद रहेको छ। आजै एमाले महाधिवेशनको तयारीका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दैछ। हिजो एमाले को पारित दस्तावेज महाधिवेशन तयारी र व्यवस्थापनका कार्यबारे जानकारी दिन पार्टी मुख्यालय बल्कमा बिहान 10 बजेपछि पत्रकार सम्मेलनको आयोजना गरिएको छ। केन्द्रीय कमिटीको बैठक जारी रहे पनि नेताहरू गुटगत भेलामा व्यस्त भएका छन्। आज पनि काठमाडौँभित्र र बाहिर दुवै पक्षले गुटका भेला बोलाएका छन्। एमाले महाधिवेशन आगामी असार 19 गतेदेखि 24 गतेसम्म काठमाडौँमा हुँदैछ। एकीकृत नेकपा माओवादीले आज नेताहरूको कार्य विभाजन गर्ने भएको छ। हिजो बस्न तय गरिएको केन्द्रीय कमिटीको बैठक अन्तिम समयमा स्थगित गरिएकाले आजको बैठकले कार्य विभाजन गर्ने ए माओवादी प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। अस्तिको बैठकमा पेश भएको कार्ययोजना प्रस्ताव अनुसार छलफल भएर कार्य विभाजन हुने उहाँले बताउनुभयो। कार्य विभाजन प्रस्ताव अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई, समग्र पार्टी वरिष्ठ नेता डाक्टर बाबुराम भट्टरालाई सदन तथा अध्ययन अनुसन्धान, उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय उपाध्यक्ष, पुष्पबहादुर बोगटीलाई संगठन तथा अनुगमन विभाग संयोजकमा राखिएको छ। सचिव टोप बहादुर रायमाझीलाई सदन र संसदीय दलको उपनेता, सचिव वर्षमान पुनलाई स्कुलिङ विभाग र सचिव गिरिराजमणि पोखरेललाई सदनमा सचेतकको जिम्मा दिएको छ। बैठकले आर्थिक विभागमा कोषाध्यक्ष हरिबोल गजरेल रहने प्रस्ताव गरेको छ। हिजोको प्रस्ताव अनुसार आज छलफल गरेर अन्तिम टुङ्गो लगाउने शर्माले जानकारी दिनुभयो। बेलायतका विदेश राज्यमन्त्री युगो इस्वायर नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुहुने भएको छ। नेपाल बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको 200 वर्ष पुग्न लागेको सन्दर्भमा राज्यमन्त्री स्वायरको भ्रमण हुन लागेको हो। नेपालको पछिल्लो राजनैतिक अवस्था तथा संविधान सभाको निर्वाचनपछि गठन भएको संयुक्त सरकार र त्यसले अघि सारेका सामाजिक आर्थिक विकास योजना लगायतका विषयमा उच्च सरकारी अधिकारीहरूसँग छलफल गर्नुहुने बताइएको छ। राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग राज्यमन्त्री स्वायरले बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोगको संक्रमण देखिन सुरु गरेकाले सचेतता अपनाउन आग्रह गरेको छ। पछिल्ला समय पानी परेपछि लामखुट्टेको मात्रा बढेसँगै डेङ्गु देखिन सुरु भएकाले सावधानी अपनाउन कार्यालयले जिल्लावासीहरूलाई आग्रह गरेको छ। विशेष गरी भदौ असोजमा यो रोगले महामारीको रूप लिने भए पनि फाटाफुट रूपमा यसको प्रभाव भने देखिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख किहर सिंह गुदारले जानकारी दिनुभयो। अहिले फाटाफुट यसको प्रभाव देखिन थालेको छ। जनस्वास्थ्य प्रमुख गोदारले भन्नुभयो, आँतिनुपर्ने अवस्था छैन, सावधानी अपनाई यसबाट बस्न सकिन्छ। डेङ्गु लगाउने लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने र बच्चा जन्माउने गर्छ। पानी जम्ने, खाल्टाखुल्टी पुर्नु, साँझ र बिहान पख पुरा शरीर ढाकिने कपडा लगाउनु डेङ्गुबाट बस्ने प्रमुख उपाय भएको चिकित्सकहरू बताउँछन्। डेङ्गुको जीवाणु भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकीमा मानिसमा डेङ्गु लाग्दछ। यो वर्ष डेङ्गु लागेका 5 जनाले चितवनका विभिन्न अस्पतालमा उपचार गराएका छन्। चितवनमा विक्रम सम्बत 2067 सालदेखि डेङ्गुको संक्रमण देखिएको हो। हतियारधारी समूहले गैराती रौतहटको बस बेटी जिगडियामा रहेको शिवानी पेट्रोल पम्पमा लुटपाट गरेको छ। मोटरसाइकलमा आएका 3 जनाले पूर्व पश्चिम राजमार्गको बस बेटी जिगडिया गाविस 4 रहेको पेट्रोल पम्पबाट 1,75,000 रुपियाँ लुटेको इलाका प्रहरीकारले गरुडाले जनाएको छ। पेट्रोल पम्पमा कार्यरत श्रीराम यादवलाई कुटपिट गर्दै दिनभरि बिक्री भएको इन्धनको रकम लुटेर लगेका हुन्। लुटेराको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पहिले अनुमान गरेअनुसार यस वर्ष समयमै मनसुन सुरु नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मौसमी नक्सा भू उपग्रहबाट प्राप्त बादलको तस्विर तथा मनसुनको हालको विस्तारको अवस्थालाई मध्यनजर गर्दा मनसुन सुरु हुन ढिलाइ हुने देखिएको हो। साधारणतया नेपालमा जुन 10 आसपासमा मनसुन सुरु हुने गर्दछ। यसअनुसार अबको 8-9 दिनमा मनसुन सुरु हुनुपर्ने हो। तर यस वर्ष मनसुनको आगमन 1-1.5 हप्तासम्म ढिलो हुन सक्ने मौसमविदको अनुमान छ। मौसमविदहरूका अनुसार मनसुनी वर्षाको मात्रा र यसको प्रभावको अध्ययन गर्दा यस वर्षको मनसुन केही कमजोर हुने देखिएको छ। मनसुन औसत वा त्योभन्दा पनि कम हुने आकलन गरिएकाले यस वर्षको मनसुनमा उत्साहजनक वर्षाको सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, नेकपा एमालेको अबको नेतृत्व कसले गर्नुपर्ला जस्तो लाग्छ? ए माधव कुमार नेपाल, बीकेपी शर्मा ओली, रसी नयाँ युवा पुस्ता। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 98-5-50-61-743। नियम